नमस्कार, स्थानीय गतिविधिको सङ्गालो साँझ 7 बजेको गलकुट खबरमा प्राविधिक मित्र थमन थापासँगै खबर कक्षबाट साथी विशाल विकासँगै शर्मिला रोकाको हार्दिक स्वागत छ। गलकोट खबर सामुदायिक रेडियो गलकोट एफएम गलकोटबाट 102.4 MHz र ताराखोला गाउँपालिकाबाट 92.5 MHz सँगै इन्टरनेट अनलाइनमा www.galkotfm.com र मोबाइल एप गलकोट एफएम मार्फत संसारभरकै साथ सुन्न सकिन्छ। गलकोट खबरको सुरुमा मुख्य खबरका शीर्षकहरू। नेपाल कम्युनिस्ट पार्टी एमालेको चुनावी अभियान तथा जनभेटघाट कार्यक्रम ताराखोलामा, ताराखोलामा ऐतिहासिक भूस पोल्ने पर्व चल्दै, चुनावमा खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारवाही हुने, बागलुङका 6 वटै सिट गठबन्धनले जित्ने मन्त्री पौडेलको भनाई, र बागलुङका मतदाता भन्छन् आश्वासनले तिर्खा मेटिँदैन, हामीलाई पानी चाहियो। हेलो दिदी, कहिले आउनुहुन्छ यता? अब 10-15 दिन मात्र बाँकी छ। बनाउन त मलाई पनि मन थियो, तर समय छोटो छ, सुन जस्तो कुरा हतार गर्न नि भएन। ए हो, त्यसो भए त मैले पनि त्यही बनाउँछु र तँलाई पनि त्यही बनाएर ल्याइदिन्छु है त। सेवाहरू हामी कहाँ छापावाला सुन चाँदीका आधुनिक तथा परम्परागत डिजाइनका तयारी गरगहना पाइनुका साथै पुरानो गरगहनासँग नयाँ साटफेरको व्यवस्था छ। अर्डर अनुसार दक्ष कालीगरद्वारा आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै कम्प्युटर माध्यमबाट नापतोल गरी बिक्री पनि गरिन्छ। सम्पर्कका लागि मोबाइल 98476607, 98408917, 98051 70596। प्रोप्राइटर प्रेमेन रमिला, प्रेमेन ब्रदर्स सुन चाँदी पसल, गलकोट नगरपालिका 3 हटिया क्याम्पस रोड, शाखा पसल गलकोट नगरपालिका 3 हटिया जीप पार्क। समाचार विस्तारमा। नेपाल कम्युनिस्ट पार्टी एमालेको चुनावी अभियान तथा जनभेटघाट कार्यक्रम ताराखोलामा सम्पन्न भएको छ। आज ताराखोला गाउँपालिका वडा नम्बर तिनको बडाखोला, वडा नम्बर 5 को सिप करिमेला लगायतका स्थानमा घरदैलो कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा बोल्दै बागलुङ क्षेत्र नम्बर 2 प्रदेश सभाका उम्मेद्वार मन्जु शर्मा चालिसेले ताराखोलाको विकास र समृद्धिको लागि आफू लागिरहने बताउँदै अब आउँदै गरेको निर्वाचनमा आफूहरूले विजय बनाउन सम्पूर्णलाई आग्रह गर्नुभएको थियो। जनभेटघाट कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य तथा सङ्घका समानुपातिक उम्मेद्वार बाबुराम नेपाली, गण्डकी प्रदेश सभा कका प्रत्याशी स्वतन्त्र उम्मेद्वार प्रकाश घर्ती, नेकपा एमाले जिल्ला सचिव विष्णु भूषालको उपसहभागिता रहेको थियो। अर्गली मगरको पुस्तैनी भूस पोल्ने पर्व सञ्चालन भइरहेको छ। ताराखोला गाउँपालिका वार्ड नम्बर 2 वर्षेनी यो पर्व मनाइन्छ। पुर्खाले खोरिया खने, थाथल बसाएको र खेती सुरु गरेको सम्झनामा वर्षेनी यो पर्व मनाउने प्रचलन छ। 15 शताब्दीतिर पाल्पाको अर्गलीबाट बजारसराई गरी अर्गला गाउँमा आएका मगरहरूले पर्वको प्रचलन बसालेको मानिन्छ। अर्गल खेलकुद विकास मञ्चका अनुसार आउँदो आइतबारसम्म विविध कार्यक्रमसहित पर्व मनाइनेछ। मञ्च परम्परागत भूस पोल्ने पर्वको संरक्षण र सम्पर्क प्रवर्धनमा क्रियाशील छ। मञ्चका अध्यक्ष लोकबहादुर छेत्रीले हरेक वर्ष कार्तिक 24 देखि 26 गतिसम्म मुख्य रूपमा पर्व मनाउने चलन रहेको बताउनु भयो। मञ्चले यो वर्ष अघिल्लो दिनदेखि नै कार्यक्रम तय गरी पर्व मनाउन सुरु गरेको हो। मगर भाषा तथा संस्कृति सम्वर्धनका समितिका सचिव बिरबलाल घर्ती मगरले भूस पोल्ने पर्वलाई प्रकृति पूजाका रूपमा लिनुभयो। उहाँका अनुसार कार्तिक 24 गति शङ्कुबारीमा भूस पोल्ने काम हुन्छ। मकै बाली भित्राएपछि बारीमा रहेका डाँठ पात पतिङ्गर जम्मा गरेर आगो लगाउने कार्यलाई नै भूस पोल्ने भनिन्छ। शङ्कुघरका मूल भान्जाले भूस पोल्ने चलन छ। उक्त दिनमा पनि शङ्कुबारीमा पूजाआजा हुन्छ। शङ्कुबारीमा उब्जेको जौ बाली शङ्कु मूल घरले प्रयोग गर्ने र त्यही घरले पूजाआजाको खर्च चलाउनु पर्ने नियम छ। गाउँको ज्येष्ठ व्यक्तित्व घरलाई नै शङ्कु घर नामाकरण गर्ने गरिन्छ। पर्वको अर्को दिन 25 गते वर्ष दिनभित्र मृत्यु भएका परिवारमा मृत्यु संस्कारको रूपमा बार बर्खी दुःख उम्काउने चलन छ। 24 गते अङ्कि जहिले मृत्यु भएको भए पनि 25 गते नै मृत्यु संस्कार पुरा गर्ने पुरा हुने गर्छ। 24 गते मृत्यु भएमा पनि वर्षभरि नै दुःख बार्नुपर्ने हुन्छ। घरमा चेलीबेटी भान्जा भान्जीलाई बोलाई दान दक्षिणा दिई मृत्यु संस्कार पुरा गर्ने गरिन्छ। मृत्यु संस्कारको समापनलाई गाउँले होलादास पनि भन्ने गर्छन्। मृतकको घरमा दिदीबहिनी मध्ये जेठीले 18 माना चामल सोही बराबरको सुकुटी र सुकेको छाला ल्याउनु पर्ने प्रचलन छ। मृतकको परिवारबाट पनि सोही अनुसार माओली र माइती घरमा पठाउने गर्छन्। त्यसरी पठाएको कोसेली दाजुभाइ मिलेर बाँड्ने र त्यस बापत नगद दक्षिणा गर्ने चलन छ। भुज पोल्ने पर्व जन्म संस्कारसँग पनि जोडिएको समितिका सचिव घरती मगरले बताउनुभयो। पर्वको मुख्य दिन 26 गते छापे खन्ने गरिन्छ। शङ्खुबारीको बीचमा रहेको ठुलो ढुङ्गालाई कालका देउता मानेर पुज्ने चलन छ। प्रकृतिका देउता शङ्खुको प्रतीक स्वरूप मूल घर र बारीलाई समेत शङ्खु भनेर चिनिन्छ। पूजाको विधिपछि अविवाहित युवा हातमा कोदालो लिएर शङ्खुबारीमा दौडन्छन्। युवतीलाई ढाक्छन्। युवतीहरू पनि कोदाली सहित शङ्खुबारीमा आउँछन्। पाका र विवाहितले अघि बिउ छर्छन्। अविवाहित युवा युवती मिलेर शङ्खुबारीमा मेलो खन्न सुरु गर्छन्। मेलो सकिएपछि युवा युवती एक आपसमा कोदालो जुधाउँछन् र तानातान गर्छन्। अन्तिममा सँगै कोदालो उठाउँदै खुसी सार्छन् र खेती लगाएको सन्देश दिन्छन्। छापे खनेपछि 27 गते यो वर्ष छोरा जन्मिएको घरमा पुत्र बढाई सुरु हुन्छ। पुत्र बढाईमा गोपीचन नाच देखाउने गाथा हाल्ने पुरानो चलन छ। 12 मगरातमा पर्ने पाल्पा अर्गलीबाट आएका मगरको आफूसँगै भुज पोल्ने पर्व पनि लिएर आएको गाउँको अगुवा बताउँछन्। 24 समूहको सहभागिता रहेको खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगितामा तारागाउँ र रातमाटा बीच भएको खेलमा तारागाउँ 2 स्थानमा प्रवेश गरेको छ। 33 शक्ति युवा क्लब भदोरी मेला व्यवस्थापन समिति अर्गल खेल विकास मञ्च बी ताराखोला हार्डवेयर नवसिर्जना युवा क्लब तारा ताराखोला लाभाङ देउराली युवा क्लब सिप युवा क्लब अर्गल खेल विकास मञ्च ए बोकाहराम अर्गल सङ्गम युवा क्लब पाण्डवखानी अर्गल मावि साउने सङ्क्रान्ति मेला व्यवस्थापन समिति हिल रुस्ती युवा क्लब सिमलबोट 2 चरणमा प्रवेश गरेका छन्। त्यस्तै आज सञ्चालन गरिएको 2 चरणको पहिलो खेलबाट लवाङ देउराली युवा क्लब अघिल्लो चरणमा प्रवेश गरेको छ। त्यस्तै 11 समूहको सहभागिता रहेको खुल्ला क्लब स्तरीय धनुषमार प्रतियोगितामा पश्चिम ताराखोला सिप 29 अङ्क सहित प्रथम स्थानमा रहेको छ। त्यस्तै ग्रिन गार्डन पोखरा ए र छहारी युवा क्लब म्याग्दी 28 अङ्क सहित दोस्रो र ग्रिन गार्डन पोखरा बी र नवसिर्जना युवा क्लब ताराखोला 27 अङ्क सहित तेस्रो स्थानमा रहेको क्लबले जनाएको छ। कार्यक्रम अर्गल खेलकुद विकास मञ्चका सचिव सूर्य पुलिसा र दुर्गा घरदेको सञ्चालनमा सम्पन्न भएको थियो। ए हजुरबा, बिहेको दिन पनि आइसक्यो, गहना किनेकै छैन, कहाँ किन्ने होला? अब गहना जस्तो कुरा विश्वासिलो र भर पर्दो पसल्ने चाहिने, विवाहको गहनामा विशेष छुट नै पाइने, त्यसको लागि त गलकोट स्क्वायरमा छ नि जय माता देवी सुनचारी पसल, त्यही पसलमा किन्ने हो नि। अनि सुन नानी, शुद्ध सुनका असाध्यै राम्रो गहना चाहिएपछि जाने ठाउँ नै जय माता हो, जय माता चाहिँ जा है। हुन्छ नि हजुरबा, हुन्छ। हामी कहाँ छापावाला सुनचाँदीका आधुनिक तथा परम्परागत डिजाइनका तयारी गरगहनाहरू पाइनुका साथै पुरानोसँग नयाँ गरगहना साटफेरको व्यवस्था छ। अर्डर अनुसार दक्ष कालीगरद्वारा आकर्षक डिजाइनका गहनाहरू बनाइनुका साथै कम्प्युटर माध्यमबाट नापतोल गरी बिक्री पनि गरिन्छ। विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 98468-082-84, 98-52-47-473, 98-439-64-377। प्रोप्राइटर करण सुनार, देविका सुनार, जय माता देवी सुनचाँदी पसल, गलकुट नगरपालिका तीन हटिया क्याम्पस रोड, गलकुट क्याम्पसको पछाडि, गलकुट स्क्वायर भवनको पहिलो तला, गलकुट बागलुङ। साथी, जन्मदिनको धेरै धेरै शुभकामना छ। अनि केक र पार्टीको व्यवस्था चाहिँ कहाँ छ? त्यो पनि मैले सोचिसकेका छु नि। सोचिसकेका छु, कहाँ नि? यही हटिया बजारमा रहेको बर्गर हाउस इन तन्दुरी परिकारमा। सेवाहरू स्पेशल बर्गर, पिज्जा, केक का आइटमहरू, पेस्ट्री, पास्ता, बिरयानी, पान्टा सेट, खाजाका सम्पूर्ण परिकारहरू पाइनुका साथै हटिया बजार क्षेत्रभित्र निशुल्क होम डेलिभरीको व्यवस्था छ। सम्पर्क का लागि फोन 068-412-190 मोबाइल 97-41-70-73-29 98-576-29-055 बर्गर हाउस एन तंदुरी परिकार गलकुट नगरपालिका 3 हटिया बजार इमर्जेन्सी पोलो क्लिनिक सँगै साथै हाम्रो बर्गर हाउस यही हटिया बजारको रणसिंह चोक देखि केही तलबाट सञ्चालन भइरहेको छ। गलकुट खबरमा सोतो व्यावसायिक विश्रामपछि फेरि खबरकै सिलसिला आउँछन्। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावमा खटाइएको मतदान केन्द्रमा नजाने कर्मचारीले विभागीय कारवाही हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक सूचना मार्फत चुनावका लागि हटिने मतदान अधिकृत सहायक मतदान अधिकृत सहायक कर्मचारी र सहयोगी कर्मचारीलाई अनिवार्य रूपमा खटाइएको ठाउँमा जान अनुरोध गरेको छ। आफू खटिएको मतदान केन्द्रमा नजाने कर्मचारीले विभागीय कारवाही गरिने कार्यालयले जनाएको छ। जिल्लाभर रहेको 231 मतदान केन्द्रमा 1857 कर्मचारी र 930 स्वयंसेवक खटिने भएका छन्। सङ्घतर्फ दुई निर्वाचन क्षेत्र रहेको एक जिल्लामा कुल 192,226 मतदाता रहेका छन्। एक नम्बर क्षेत्रमा 96,665 र दुई नम्बर क्षेत्रमा 95,561 मतदाता रहेका छन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बागलुङकै नागरिकलाई पाहुना भनेको शब्दप्रति आक्रोश व्यक्त गर्नुभएको छ। तमानखोला गाउँपालिकामा भएको चुनावी सभालाई सम्बोधनका क्रममा बोल्दै उहाँले नेकपा एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै नागरिकमा भ्रम छर्नका लागि आफूलाई पाहुना भनेको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो। म यही जिल्लाको माटोमा जन्मेर यही ठाउँको विकासका लागि ज्यान दिए लागेको मान्छे हुँ। झापाका ओलीले पाहुना भन्नुभएको र हारको मानसिकता हो। उहाँले भन्नुभयो, केही दिन अघि नेकपा एमालेको चुनावी सभालाई सम्बोधन गर्न बुर्तिबाङ आउनुभएका नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रतिनिधि सभा सदस्यका उम्मेद्वारलाई पाउनको संज्ञा दिनुभएको थियो। पौडेलले बागलुङका 6 सिट गठबन्धनले जित्ने दावी गर्नुभयो। बागलुङका 85 गठबन्धनले 70 जित हासिल गरेको छ। उहाँले भन्नुभयो, यही आँकडाले पनि गठबन्धनको जित भइसक्यो। औपचारिकताका लागि आम नागरिकले निर्वाचन मिति पर्खनु परेको हो। उहाँले पौडेलले आगामी निर्वाचनपछि संग्रह प्रदेशमा गठबन्धनको सरकार बन्ने बताउनु भएको छ। समावेशी समानुपातिक पहुँच र प्रतिनिधित्व प्रणाली ल्याउन शहीदहरूको बलिदान रहेको बताउँदै यसको रक्षाका लागि पाँच दलीय गठबन्धन भएको बताउनुभयो। संविधानमा उल्लेख भएका जनताका अधिकारहरू तोडमोड गर्ने विरुद्धमा उभिन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो। उहाँले अहिलेको गठबन्धन इतिहासको आवश्यकता भएको बताउनु भएको छ। अहिलेको गठबन्धन रहरमा नभई इतिहासको आवश्यकता भएको बताउनु भएको हो। कार्यक्रममा संविधान सभा सदस्य निरज पुनले बागलुङ क्षेत्र नम्बर 2 का उम्मेद्वार देवेन्द्र पौडेल र एमाले उम्मेद्वारबीच तुलना हुन नसक्ने टिप्पणी गर्नुभएको थियो। वाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारले जिते मात्र संविधान रक्षाका र बागलुङ विकास हुने बताउँदै विपक्षी उम्मेद्वारसँग तुलना हुनै नसकिने ठोकुवा गर्नुभयो। कार्यक्रममा प्रदेशसभा खका साझा उम्मेद्वार दोण कुँवरले बागलुङको विकासका लागि गठबन्धनका साझा उम्मेद्वारलाई निर्वाचित गराउनुपर्ने बताउनुभयो। आज भोलि दिनदिनै नेताहरू भोट माग्न आउँछन्। तपाईँहरूको समस्या के छ, हामी समाधान गरिदिन्छौँ। यसपटक जिताइदिनु पर्यो, वृद्ध भत्ता पनि बढाउँछौँ, सडक पिच गर्छौँ भन्छन्। चुनाव जितेर गएपछि पहिलेकै जस्तो होला। हामीले धेरै पटक नेताहरूले भ्रममा पारे। बागलुङको निसीखोला गाउँपालिका दुईका वीरबहादुर विकले नेताहरूले गाउँमा खानेपानी ल्याइदिने आश्वासन दिन थालेको 30 भयो। 30 अवधिमा धेरै सरकार फेरि यस क्षेत्रले धेरै सांसद पायो। कति त मन्त्री समेत भए तर उहाँको घरमा अहिले पनि खानेपानीको धारो बन्न सकेको छैन। खानेपानीको जोहो गर्न दैनिक 4 खर्चिनुपर्छ। गाउँका सयौँ नागरिक खानेपानीको समस्याबाट ग्रसित छन्। मङ्सिर 4 निर्वाचनका लागि अहिले पनि नेताहरू घर घरमा पुगेर पुरानै आश्वासन दोहोऱ्याइरहेका छन्। विकसित गाउँले यसपालि पानी ल्याइदिने प्रतिबद्धता गराएर मात्रै भोट दिने योजनामा छन्। विक भन्नुहुन्छ, गाउँ नजिक खानेपानीको मुहान नहुँदा हामीहरूले वर्षोदेखि खानेपानीको समस्या भोग्दै आएका छौँ। अहिलेसम्म हाम्रो क्षेत्रबाट धेरैले नेता बनाइयो, धेरैले सांसद बनाइयो, तर हाम्रो समस्या फेरिएन। उनीहरू सत्तामा पुगे, हामीलाई झुता र उधारा बाचा दिए पनि ल्याइदिन्छौ भनेर हामीहरू ल्याउलान् भन्ने आश गर्यौं, तर पानी आएन। अहिले पनि चुनाव आएको छ, नेताहरू दिनदिनै गाउँमा आएर भोट माग्छन्। अब त अति भयो, हामीहरू एकजुट भएर पानी ल्याइदिने प्रतिबद्धता गराएर मात्रै भोट दिन्छौ, नत्र दिन्नौ। निसीखोला गाउँपालिका दुई, अर्नाकोट र सिन्डेरीका 220 भन्दा बढी घर धोरेका छ। यो नागरिक अहिले खाने पानीको अभावमा छन्। वर्षातको समयमा घ्याम्पोमा संकलन भएको पानी करिब डेढ महिना पुर्याउनु पर्ने बाध्यता आफूहरूले रहेको स्थानीय सलिबिरा बिकले बताउनु भयो। उहाँले लामो समय खडेरी परेपछि गाउँमा खाने पानीको हाहाकार नै मच्चिने बताउनुहुन्छ। भोट माग्न आउने नेताले खाने पानी ल्याइदिएको भए अहिलेसम्म आफूहरू जीवनस्तर माथि उकासी सक्ने बताउनुहुन्छ। चुनाव आयोगकी नेताहरू पानी बाँड्न आउँछन्, उनीहरूले पानी ल्याइदिन्छ भन्न लागेको दशकौ भयो भनेको बेला पानी ल्याइदिएको भए अहिलेसम्म हाम्रो जीवनशैली बदलिन्थ्यो। घन्टौँ पानी बोकेर दिन बिताउनु पर्ने थिएन। बिहान उठेदेखि पानी बोक्न सुरु गरेको, राति नसुतुन्जेल पानी बोक्नुपर्छ। छलिबिराले भन्नुभयो, हाम्रो समस्या कसले देख्ने कसले बुझ्ने? खालि भोट माग्न आउने, नाना थरी आँस देखाएर भोट लागेर जाने, हाम्रो समस्या नबुझ्न अब भोट दिन्नौ। उहाँले घन्टौँको यात्रा गरे पानी बोकेर ल्याउनु पर्दा बालबालिकालाई विद्यालय पठाउन ढिला हुने हुँदा छोराछोरीको पढाइ समेत बिग्रिने गरेको गुनासो गर्नुभयो। खाने पानीको धारो र विद्यालय टाढा हुँदा गाउँका धेरै बालबालिका पढ्दा पढ्दै सोध्ने गरेको विकको भनाइ छ। अर्नाकोट र सिडेरी गाउँका सयौँ नागरिकमाथि नेताहरूले भ्रम सर्ने मात्रै गरेको उहाँ बताउनुहुन्छ। भोट माग्न आउँदा एक घर एक धारो बनाउँछौ, तपाईँहरूको समस्या समाधान गर्छौ भन्छन्। चुनाव जितेर गए भने हाम्रा समस्या उनी सामु राख्न पनि पाइँदैन, एकपटक पनि फर्किएर यो गाउँमा आउँदैनन्। चुनाव आयो भनेर नमस्कार गर्दै आश्वासन देखाउन आउँछन्। उहाँले भन्नुभयो, नमस्कारले र तिनीहरूले दिएको आश्वासनले हाम्रो तिर्खा मेटिँदैन। हामीलाई पानी चाहियो, पानी नदिए हामी भोट पनि दिँदैनौँ। गाउँ हाम्रो गाउँ भोटले उहाँ मन्त्री बन्ने सांसद बन्ने हामी काका कुल नै रह्यौँ। अर्नाकोटका अधिकांश स्थानीयहरू पानी बोक्नको लागि ढोरपाता नगरपालिका 5 को वसुन्धरा, बाँसखोला र बडाथान जान बाध्य छन्। लामो समयदेखि खाने पानीको माग गरे पनि काकाको रनाकोटवासीको चितकार कसैले नसुनेको स्थानीय झमबहादुर कुँवरले बताउनु भयो। उहाँले गाउँको समस्याको बारेमा सरकारवाला निकाय सबै ठाउँमा हार गुहार गरे पनि खाने पानीको समस्याको समाधान गर्न नसकेको बताउनु भयो। यिनै विविध खबरसँगै साँझ 7 बजेको गलकुट खबरको हामी अन्त्यमा छौँ। अन्त्यमा शीर्षखबर पुनः एकपटक। नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेको चुनावी अभियान तथा जनभेटघाट कार्यक्रम तारखोलामा ऐतिहासिक भुज पोल्ने पर्व चल्दै। चुनावमा खटाएको ठाउँमा नजाने कर्मचारीले कारवाही हुने, बागलुङका 34 सिट गठबन्धनले जित्ने मन्त्री पौडेलको भनाई। र बागलुङका मतदाता भन्छन् आश्वासनले तिर्खा मेट्दैन, हामीलाई पानी चाहियो। एनएबीपी खबरसँगै साँझ 7 बजेको गलकुट खबरमा खबरक्रम सकियो। समाचार कक्षीबाट हामी सबै बिदा भयो। ज्ञान सूचना मनोरञ्जनको लागि रेडियो गलकुट सुन्दै गर्नुहोस्। नमस्कार।